www.attableek.com, the reviver of Iman. قل هل يستوي الذين يعلمون والذين لا يعلمون إنما يتذكر أولو الألباب. وقال الله سبحانه وتعالى يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات. وقال عليه الصلاة والسلام مثل ما بعثني الله من الهدى والعلم كما سري غيث أو كما قال عليه الصلاة والسلام. میرے محترم بزرگوں دوستو, روی زمین پر بسنے والے ہر ایک مرد اور ہر ایک عورت کی دنیا اور آخرت کے بنانے کے لیے اللہ نے اپنے پاس سے ایمان اور علم اتارا ہے, اور اللہ نے اپنی سنت روئے زمین پر یہ جاری فرمائی ہے کہ جو کوئی بھی ایمان اور علم کی رعایت کے ساتھ زندگی گزارے گا, اللہ ہر حال میں اس کی دنیا بھی اچھے سے اچھی بنائیں گے اور اس کی آخرت بھی اچھے سے اچھی بنائیں گے. اور جو ایمان اور علم کی رعایت کے بغیر زندگی گزارے, چاہے دنیاوی اعتبار سے کتنے ہی بڑے نقشوں کے وہ مالک کیوں نہ ہو, لیکن نتیجتاً اللہ ان کی زندگی بھی اجاڑیں گے اور ان کی آخرت بھی اجاڑیں گے. اللہ کی ایسی سنت ہے کہ اس میں کبھی بھی تبدیلی نہیں ہوگی. اس لیے بنیادی بات یہ ہے جو سمجھنے کی ہے اور پوری امت اور انسانیت کو سمجھانے کی ہے. اسی لیے جناب رسول اللہ صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں, اللہ نے جن دو چیزوں کو لے کر مجھے دنیا میں بھیجا ہے, ایمان اور علم کو, ہدایت اور علم کو, اس کی مثال بارش کے پانی کی سی ہے. بارش کے پانی کی خاصیت یہ ہے کہ اگر بارش آتی رہے تو پوری دنیا ہری بھری رہے اور ساری مخلوقات زندہ رہے, اس لیے کہ ساری مخلوقات کی حیات اللہ نے پانی میں رکھی ہے. وَجَعَلْنَا مِنَ الْمَاءِ كُلَّ شَيْءٍ حَيٍّ. اور اگر بارش کا آنا بند ہو جائے تو پوری دنیا ویران ہو جائے اور ساری مخلوقات مر جائے. جس طرح مخلوقات کی حیات اور سر سبزی اللہ نے پانی میں رکھی ہے, ایسا ہی ساری انسانیت کی دینی حیات اللہ نے ایمان اور علم میں رکھی ہے. اگر انسانوں کی زندگیوں میں اور ان کے ان شعبوں میں جس میں یہ انسان لگ رہے ہیں اگر ایمان اور علم کی رعایت ہے تو وہ انسان بھی زندہ ہے اور ان کے وہ شعبے بھی زندہ ہے. اور اگر ان کی زندگیوں میں ایمان اور علم کی رعایت نہیں ہے اور ان کے شعبوں میں بھی ایمان اور علم کی رعایت نہیں ہے تو وہ بھی مردہ ہے اور ان کے شعبے بھی مردہ ہے. اور آپ اچھی طرح جانتے ہیں کہ مردے میں سے خیر نکلنے کے بجائے تعفن اور بدبو نکلتی ہے. ایسے ان سارے شعبوں سے اور ان کی زندگیوں سے خیانت نکلے گی, ظلم نکلے گا, جور و جفا نکلے گا, اور انسانوں کی جان مال سے کھلواڑ نکلے گا, چاہے کوئی بھی دنیاوی شعبہ ہو. اس لیے کہ ان شعبوں کی اور ان چلانے والوں کی حیات اللہ نے ایمان اور علم میں رکھی ہے. اس لیے روئے زمین پر بسنے والے ہر انسان کی سب سے بڑی ضرورت یہ ہے کہ ایک تو اس کی زندگی میں ایمان آ جائے, ایک علم الہی آ جائے. اور ایمان کے آنے کے کیا معنی ہے؟ ایمان کے آنے کے معنی یہ ہے کہ ہر انسان کا اللہ سے تعلق صحیح بھی ہو جائے اور قوی بھی ہو جائے. صحیح اور قوی ہونے کے معنی یہ ہے کہ ہر انسان کا اللہ سے تعلق ایک تو محبت کا ہو جائے, کہ اللہ سے محبت ہو جائے. اس لیے کہ اللہ کی ذات اس لائق ہے کہ اس سے سب سے زیادہ محبت کی جائے. اس لیے کہ منمے حقیقی صرف اللہ کی ذات ہے. وما بکم من نعمت فمن اللہ. جو نعمت بھی تمہارے پاس اندر میں باہر میں ہے وہ ساری کی ساری نعمتیں صرف ایک اللہ ہی کی طرف سے ہے. تو اس اللہ کا یہ حق ہے کہ اس سے محبت کی جائے. और सारी चीजों से ज्यादा मोहब्बत की जावे। दुनिया का हर इंसान 8 चीजों के बीच में जीता है, इस आयत में अल्लाह ने इसको बयान फरमाया, कुल इन काना अबाउकुम अबनाउकुम में इला आखिर आया, कि अगर तुम्हारे बाप, तुम्हारे बेटे, तुम्हारे भाई, तुम्हारी बीवी, तुम्हारी बिरादरी, तुम्हारी तिजारत, तुम्हारे मकाना, तुम्हारे माल, अगर इन 8 चीजों से, 8 चीजों की मोहब्बत अल्लाह से और अल्लाह के नबी से और अल्लाह के दीन की सरबलंदी की मेहनत से अगर ज्यादा है, तो फिर अल्लाह के अजाब का इंतजार करो, और अल्लाह फासिक कौम को कभी भी मंजिल मकसूद तक नहीं पहुंचाते। इसलिए आदमी फिस्क से निकल नहीं सकता है जब तक अल्लाह की और अल्लाह के नबी की और अल्लाह के कलमे की सरबलंदी की मोहब्बत इन 8 चीजों के ऊपर गालिब ना आ जाए। इसलिए सबसे पहले अल्लाह से ताल्लुक ये है कि अल्लाह की मोहब्बत इन 8 चीजों पर गालिब आ जाए। इसलिए कि पूरी जिंदगी में अल्लाह का मुकाबला इन 8 चीजों में से किसी न किसी चीज के साथ होगा। जब इसका मुकाबला हो तो अल्लाह को आगे रखा जाए और इन चीजों को पीछे रखा जाए, ये अलामत है मोहब्बत की। इसलिए कि आदमी की जिंदगी में इताअत जिंदा होगी जो ईमान का तकाजा है, वो सिर्फ मोहब्बत के रास्ते से होगी। फैनल मुहिब अलमन युहिब मुती हो, इसलिए मोहब्बत के रास्ते से इताअत जिंदा होगी। दूसरा बात ताल्लुक ये है कि आदमी के दिल में अल्लाह का डर पैदा हो जाए, कि कहीं महबूब नाराज ना हो जाए अल्लाह के अजाब का, अल्लाह की पकड़ का। इसलिए कि अल्लाह भी बड़े, अल्लाह की पकड़ भी बड़ी, तो अजाब का डर और अल्लाह का डर दिल में इतना पैदा हो जाए जो हराम से इसको बचा दे। इसलिए कि हराम से बचने की जो ताकत पैदा होगी वो अल्लाह के डर की वजह से होगी। और अगर एक आदमी हराम से बच जाता है तो ये दुनिया का सबसे बड़ा इबादत गुजार है। इत्तकिल महारिम तकुन आबदन नास, पर मैं हराम से बच जाओ तुम सबसे बड़े इबादत गुजार हो। तीसरी चीज अल्लाह के ताल्लुक में ये है कि अल्लाह का यकीन पैदा हो जाए, कि जिंदगी के बनने का ताल्लुक सिर्फ एक अल्लाह की जात के साथ है। न मुल्क से है, न माल से है, न डिग्री से है, न ओहदों से है, न चीजों से है, न सामानों से है, बल्कि सिर्फ अल्लाह की जात के साथ है। इतना यकीन पैदा हो जाए जो इंसान को हालात के तासुर से निकाल दे। इसलिए कि दुनिया हालात का घर है, दुनिया में यकसा हालात नहीं रहते, कभी खुशी आती है, कभी गम आता है, कभी बीमारी आती है, कभी तंदुरुस्ती आती है, कभी राहत आती है, कभी तकलीफ आती है, कभी रात आती है, कभी दिन आता है। गर्ज ये कि हालात मुख्तलिफ आते रहते हैं, तो आदमी अपनी जिंदगी में हुक्म के ताबे होकर जो चलेगा वो यकीन की ताकत से चलेगा। अगर आदमी के यकीन में कमजोरी होगी तो आदमी हालात से मुतासिर होकर हालात को सामने रखकर चलेगा। बीमारी आ गई तो दीन को छोड़ देगा, मालदार था गुर्बत आ गई तो गुर्बत की वजह से दीन छोड़ देगा, राहत में था तकलीफ आ गई तो तकलीफ की वजह से दीन छोड़ देगा, और हालात को सामने रखकर के चलेगा। तो हालात के मुकाबले में हुक्म पर चलने की ताकत जो पैदा होगी वो यकीन के रास्ते से पैदा होगी। इसलिए एक तो हर आदमी के दिल में अल्लाह का यकीन पैदा हो जाए, जो इंसान को ख्वाहिशात से निकालकर इल्म इलाही की रियायत पर खड़ा कर दे। इसलिए कि दुनिया में जीने के दो ही रास्ते हैं, तीसरा कोई रास्ता नहीं है। एक हुक्मों वाला रास्ता है और एक ख्वाहिशात वाला रास्ता है। तो ख्वाहिशात वाले रास्ते से निकलकर इल्म इलाही और अहकाम इलाही पर चलने की जो ताकत पैदा होगी वो यकीन के और ईमान के बनने के रास्ते से वो ताकत पैदा होगी। इसलिए मेरे दोस्तों, पूरी उम्मत और इंसानियत की सबसे बड़ी जरूरत ईमान और इल्म है, और आज दुनिया में इसी की कमी है। जहां तक चीजों का ताल्लुक है, इतनी चीजें और साजो सामान की फरावानी है कि आज से 50 साल पहले इसका तस्वुर भी नहीं हो सकता था। खाने के लाइन के, पहनने के लाइन के, ओढ़ने के लाइन की, सवारी के लाइन की, रहने के लाइन की, غرض یہ کہ ہر لائن کی چیزوں کی انتہائی فراوانی کے باوجود بھی آپ دیکھیں امت کے اور انسانیت کے مسائل حل نہیں ہوئے بلکہ اور الجھ گئے. آپ یہ بتائیں دنیا میں امن بڑا یا خوف بڑا؟ کہ بھائی کیا بڑا، دوستیاں بڑی یا دشمنیاں بڑی؟ حسن زن بڑا یا بدگمانیاں بڑی؟ جان و مال کا تحفظ بڑا یا جان و مال کا ضیاع بڑا؟ ایک ایک چیز کو آپ دیکھو گے تو امت کے اور انسانیت کے مسائل حل نہیں ہوئے بلکہ مسائل اور الجھ گئے. اس لیے کہ مسائل کا حل اللہ نے چیزوں میں اور سامانوں میں رکھا ہی نہیں ہے، مسائل کا حل صرف ایمان اور علم میں اللہ نے رکھا ہے. اور ایمان اور علم کا پورے عالم کے حال ایسا ہے کہ دنیا کی 700 کروڑ انسانوں کی آبادی میں 75% انسانوں کی آبادی وہ ہے کہ جو سرے سے ایمان کو جانتے ہی نہیں ہیں کہ ایمان کس چیز کا نام ہے اور ایمان کی کیا ضرورت ہے، نہ اس کو جانتے ہیں نہ اس کی ضرورت کا احساس ہے. اگر آج قیامت قائم ہو جائے تو دنیا کی 75% آبادی مرتے ہی ہمیشہ ہمیشہ کے لیے جہنم میں چلی جائے، کبھی وہاں سے نکل نہ سکے. یہ دنیا کا حال ہے. 25% ایمان والوں کی حال ایسی ہے کہ ان کی ایمانی سطح اتنی گری ہوئی ہے کہ جس کے نتیجے میں علم الہی کی رعایت سے زندگیاں خالی ہو چکی ہے الا ماشاءاللہ. یہاں تک کہ ہمارے دینی افلاس کا حال یہ ہے کہ کہنے کو بھلے آپ کہہ لیں کہ دنیا میں 70-75 مسلمانوں کے ملک ہیں، لیکن کوئی بھی ملک آپ ایسا نہیں بتلا سکتے ہیں کہ جس ملک میں 100% ایمان والے پورے پورے دین پر چل رہے ہو. ملک کو چھوڑ کر کوئی صوبہ، صوبے سے نیچے تحصیل اور تحصیل سے نیچے کوئی گاؤں کہ جس میں 3,000 مسلمانوں کے گھرانے ہوں اور 20,000 بالغ مرد اور عورتیں رہتی ہوں اور وہ سارے دین پر چل رہے ہو، ایسا گاؤں بھی بتانا مشکل ہو گیا. تو سمجھنے کی بات یہ ہے کہ یہ دین امت کی زندگی سے کیوں نکلا؟ کیا معلومات کی کمی کی وجہ سے نکلا یا وسائل کی کمی کی وجہ سے نکلا؟ ان دونوں وجہوں میں سے کوئی وجہ نہیں ہے. معلومات کی کمی نہیں ہے، معلومات کی بھی خوب فراوانی ہے. ہر آدمی جانتا ہے نماز پڑھنا فرض ہے، ہر آدمی جانتا ہے سود حرام ہے، ہر آدمی جانتا ہے زکات فرض ہے، ہر آدمی جانتا ہے سچ بولنا اچھی بات ہے جھوٹ بولنا بری بات ہے. تو معلومات کی خوب فراوانی ہے، ایسی الحمدللہ وسائل کی بھی فراوانی ہے. مساجد بھی ہے، مدارس بھی ہے، علماء کرام بھی ہے، مفتیان نظام بھی ہے، ہر زبان میں دینی کتابیں بھی ہے. غرض یہ کہ دین پر چلنے کے وسائل بھی ہے، معلومات بھی ہے، لیکن دین نہیں ہے. دین اس لیے نہیں ہے کہ دین پر چلنے کی طاقت نہیں ہے. اس لیے کہ طاقت دین پر چلنے کی جو پیدا ہوگی وہ یقین کے راستے سے پیدا ہوگی، اور دو لائن کے یقین کے راستے سے دین پر چلنے کی طاقت پیدا ہوگی. ایک تو اللہ کی ذات اور صفات کا یقین کہ اللہ اپنی ذات میں بھی بڑے اور اللہ اپنی صفات میں بھی بڑے، اور ایک اللہ کے وعدے اور وعید کا علم کہ اللہ تعالیٰ نے جو وعدے کیے ہیں اچھے کاموں کے کرنے پر اور اچھے کاموں کے چھوڑنے پر جو وعیدیں کی ہے یا نہ کرنے کے کاموں پر جو کرنے پر جو وعیدیں آئی ہے، وہ وعدے بھی حق ہے اور وعید بھی حق ہے. اس کی بنیاد پر آدمی کی زندگی میں دین پر چلنے کی طاقت پیدا ہو سکتی ہے، اور کوئی راستہ دین پر چلنے کی طاقت کا نہیں ہے اس کے علاوہ. اور اس کی کمی کی وجہ سے امت کا یہ حال ہے. اگر ہم یہ چاہتے ہیں کہ امت میں علم الہی کی رعایت آ جائے کہ اس کا ایک ہی راستہ ہے کہ ہر فرد امت میں اللہ کا تعلق زندہ ہو جائے اور تعلق کے راستے سے علم الہی کی رعایت زندگی میں آ جائے. اس لیے کہ امت جن مسائل سے دوچار ہے ان مسائل سے نکلنے کا یہ واحد راستہ ہے، اس کے علاوہ کوئی راستہ نہیں. اور یہ وقت کا سب سے بڑا اور اہم تقاضا ہے، اس بات کی محنت کی جائے کہ امت میں یہ دو بنیادیں زندہ ہو، ایک اللہ کا تعلق زندہ ہو اور ایک علم الہی کی رعایت زندہ ہو. اور وقت کے تقاضے کی بہت بڑی اہمیت ہوتی ہے. اگر وہ تقاضا پورا ہو جائے تو تو صدیوں میں آنے والی خیر مہینوں میں اور دنوں میں آ جائے گی. اور اگر وقت کا تقاضا پورا نہ کیا جائے تو صدیوں میں آنے والی شر اور برائی مہینوں اور دنوں میں آ جائے گی. آپ اندازہ لگائے حضور پاک صلی اللہ علیہ وسلم کا جب وصال ہوا تو آپ کے وصال پر یکسر دنیا کے حالات بدل گئے. کہاں تو اسلام فی گھنٹہ 120 کلومیٹر کی رفتار سے پھیل رہا تھا اور ایسے حالات پیدا ہو گئے کہ ایک طرف ارتداد شروع ہوا, ایک طرف مانعین زکات کھڑے ہو گئے کہ ہم نماز پڑھیں گے زکات نہیں دیں گے, ایک طرف جو ہے ہرقل نے 200,000 کی فوج کے ساتھ مدینہ پر چڑھائی کا ارادہ کیا, اور یکسر ایسے حالات پیدا ہو گئے کہ اب اسلام کا دیا بجھے گا اب بجھے گا. ایسے وقت میں کیا کرنے سے مسئلہ حل ہوگا؟ سب سے زیادہ اس مسئلے کو حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے سمجھا, اور سمجھ کر کے باوجود اکثر صحابہ کی رائے یہ ہونے کے کہ حضرت اسامہ کی جماعت کو ابھی اس وقت میں روک لیا جائے اس لیے کہ حالات اکثر بدل چکے ہیں, اس لیے مدینہ اور مدینہ والوں کی حفاظت مقدم ہے, اس لیے بعد میں اس کو بھیجا جائے گا. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے یہ فرمایا کہ ہم نے رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی میں جو سبق سیکھا ہے کہ ہم حالات کے مقابلے میں حکم کو نہیں توڑیں گے بلکہ حکم کو پورا کرنے کے لیے اگر حالات آئیں گے تو ان حالات کو برداشت کریں گے. اور یہ فرمایا کہ اسامہ ابن زید کی جماعت ہر حال میں روانہ ہوگی, چاہے میں شہید ہو جاؤں, امہات المومنین شہید ہو جائے اور مدینہ کی اینٹ سے اینٹ بچ جائے, اس کو برداشت کیا جا سکتا ہے, لیکن اللہ کے دین میں کمی آ جائے اس کو میں برداشت نہیں کر سکتا ہوں. حضرت اسامہ کی جماعت کو بھی روانہ کیا, مرتدین کے مقابلے میں بھی روانہ کیا, اور مانعین زکات کے مقابلے میں اتنا سخت موقف اختیار کیا کہ اگر حضور صلی اللہ علیہ وسلم کے زمانے میں زکات پہ اونٹ کے ساتھ رسی دیتے ہوں گے اور رسی نہیں دو گے تو بھی میں تمہارے سے قتال کروں گا. حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے یہ اقدام نہیں کیا ہوتا تو مدینہ آگ کی بھٹی بن جاتا. لیکن میرے محترم دوستو, صرف 2.25 سال کے عرصے میں اللہ تعالیٰ نے سارے حالات کو ختم کر کے حضرت صدیق اکبر جب اللہ کو پیارے ہوئے ہیں تو دین کو اس سطح پر چھوڑ کر گئے ہیں جہاں پر حضور صلی اللہ علیہ وسلم اپنے وصال کے وقت میں چھوڑ کر گئے تھے. وقت کے تقاضے کے پورا کرنے کی اتنی بڑی اہمیت ہوتی ہے. اسی لیے آپ دیکھو قرن اول میں امت کے مسائل جو حل ہوئے ہیں وہ اسی راستے سے حل ہوئے ہیں اور کسی راستے سے حل نہیں ہوئے, صرف ایمان اور علم کے راستے سے ہوئے ہیں. حضور پاک صلی اللہ علیہ وسلم نے 23 سالہ دور نبوت میں جس سے جو علم متعلق تھا اس علم کو اس تک پہنچایا ہے اس کے مصداق کے ساتھ, اور اس محنت کے ساتھ کہ جس محنت کے ذریعے سے یہ علم عمل کے ساتھ ان کی زندگی میں زندہ ہو جائے, اس لیے کہ علم کی طاقت اس کے عمل میں ہے. اگر معلومات ہے اور اس پر عمل نہیں ہے تو اس کی کوئی طاقت نہیں ہوتی, لیکن علم عمل کے ساتھ ہے تو اس علم کی طاقت ہے, اس سے بڑی دنیا میں کوئی طاقت نہیں ہے. اسی لیے آپ نے جس سے جو علم متعلق تھا وہ پہنچایا اور اس کے مصداق کے ساتھ پہنچایا, کہ تقوی کے علم تقوی کے ساتھ, صبر کا علم صبر کے ساتھ, تواضع کا علم تواضع کے ساتھ, حلال اور حرام کا علم اس کی رعایت کے ساتھ, معروفات کا علم اس کے امتثال کے ساتھ, اور منکرات کا علم اس سے اجتناب کے ساتھ میں, یہاں تک کہ ان کی زندگی ایسی پاکیزہ بنی کہ ان کے بارے میں آتا ہے کانو کتاب اللہ یمشون الارض, زمین پر اللہ کی چلتی پھرتی کتاب تھے. اور جب علم اپنے مصداق کے ساتھ زندہ ہو گیا ان میں تو آپ دیکھو ان کے سارے مسائل حل ہو گئے, ان کی تنگی ترشی ختم ہو گئی, بھوک مرا تھا وہ ختم ہو گیا, ان کے حالات ایسے تھے کہ اندر بھی مخالفت باہر سے بھی مخالفت, پوری دنیا اس پروگرام میں تھی کہ حضور صلی اللہ علیہ وسلم جس محنت کو لے کر آئے ہیں اور جس کام کو لے کر آئے ہیں وہ دنیا میں چلنا نہیں چاہیے. اللہ تعالیٰ نے ساری مخالفتوں کو ختم کر کے عافیت کے ایسے حالات پیدا فرما دیے کہ ان کے لیے جینا بھی آسان ہو گیا اور مرنا بھی آسان ہو گیا. مدینہ منورہ کا اللہ نے ایسا حال بنا دیا کیونکہ میری نگاہ سے مدینہ کی طرف آنکھ اٹھا کر دیکھ نہیں سکتا, बुरे इरादे से हाथ लंबा नहीं कर सकता, हाथ तोड़ दिया जाएगा। बुरे इरादे से पैर मदीना की तरफ उठा नहीं सकता, उसका पैर काट दिया जाएगा। अल्लाह ने ऐसे आफियत के हालात मदीना में पैदा फरमाए कि मदीना में सारे जकात के देने वाले थे, कोई भी जकात का लेने वाला नहीं था। अल्लाह ने सारे हालात इनके जो बनाए और हिदायत के वो मकाम उनके अंदर में अता फरमाया कि आपने फरमाया सादिक नजूम बे आईहि मुक्तदीत महतदे, तुम मेरे सारे सहाबा सितारों के मानिंद है, और जिनके भी पीछे तुम चलोगे वो तुम सबको अल्लाह तक और जन्नत तक पहुंचा देंगे। इसीलिए एक अल्लाह वाले के ख्वाब में एक सहाबी ने आकर यूं कहा कि फुलाने अगर हमने का एक भी जिंदा होता तो अल्लाह का ये दीन कभी नहीं मिटता जैसा तुम लोगों की मौजूदगी में मिट रहा है। इसलिए मेरे दोस्तों ये सारे मसाइल हल जो हुए हैं वो ईमान और इल्म ही के रास्ते से हुए हैं, और दूसरा कोई भी रास्ता नहीं है, न उम्मत के पनपने का और न इंसानियत के संभलने का। अब मेरे मोहतरम दोस्तों ये दोनों बुनियादें उम्मत में जिंदा हो जाए उसके लिए हमारे पास कुछ शोबे हैं। एक शोबा जो है वो मकतब से लेकर दारुल उलूम तक का है, और उसकी गर्ज़ो गायत ईमान और इल्म ही को जिंदा करना है। कि भाई यही गर्ज़ो गायत है कि और कुछ है? यही गर्ज़ो गायत है मकतब से लेकर दारुल उलूम की, कि उम्मत में इल्म जिंदा हो जाए, ईमान में और अल्लाह का ताल्लुक उम्मत में जिंदा हो जाए। दूसरा शोबा हमारे पास में तस्किए का है, उसकी गर्ज़ो गायत भी ये है कि हर फर्द उम्मत में सिफत एहसान पैदा हो जाए जिसके रास्ते से उसका ताल्लुक भी अल्लाह से सही हो जाए, और ताल्लुक के रास्ते से इल्म इलाही की रियायत ही उसकी जिंदगी में आ जाए। ये इसकी गर्ज़ो गायत है। तीसरा शोबा तशरीफ और तालीफ का है, उसकी गर्ज़ो गायत भी ईमान और इल्म ही को जिंदा करना है। इसीलिए अल्लाह वाले ये फरमाते हैं कि अगर किसी को किसी अल्लाह वाले की सोहबत मयसर नहीं है तो उनकी किताबों का पढ़ना सोहबत का बदल हो जाएगा। और हम सब सारे अच्छी तरह जानते हैं कि किताबों के पढ़ने से अमल का वो जौक मिलता है जो सोहबत से मिलता है, इसलिए कि किताबें इसी गर्ज से लिखी जाती है। तो ये तीनों शोबे अपनी जगह पर हक है और यकसर जरूरी है, यकसर जरूरी है, इसमें तकाबुल नहीं हो सकता, ये शोबा ज्यादा जरूरी है, ये शोबा कम जरूरी है, बल्कि तीनों शोबे जरूरी भी है और यकसर जरूरी है। इसलिए कि हर शोबे से काम मुताल्लिक है, वो उसी से हो सकता है, दूसरे से नहीं हो सकता। जैसा आदमी के बदन में आंख है, कान है, जबान है, तो जबान भी जरूरी है, आंख भी जरूरी है और कान भी जरूरी है, और यकसर जरूरी है। इसलिए जरूरी है कि कानों से सुनना मुताल्लिक है, आंखों से देखना मुताल्लिक है, जबान से बोलना मुताल्लिक है, और बोलना भी जरूरी है, देखना भी जरूरी है और सुनना भी जरूरी है। और ये उसी अज्व से हो सकता है जिसके लिए उस अज्व को बनाया गया है। देखने का काम कानों से नहीं लिया जा सकता, ऐसे ही बोलने का काम आंखों से नहीं लिया जा सकता है। इसलिए सारे अज्व जरूरी है और यकसा जरूरी है, ऐसे ही ये सारे शोबे जरूरी है और यकसा जरूरी है, उसके बगैर दीन की और उम्मत की जरूरत पूरी नहीं हो सकती है। इसीलिए आप ये बताएं, अगर एक जमात जा रही हो और कोई आदमी अपने 10 साल के बच्चे को लेकर अमीर साहब के पास आए और आकर के यूं कहे कि अमीर साहब आप मेरे बच्चे को 4 महीना लेकर के जाओ, तो क्योंकि अमीर साहब लेकर जाएंगे, अमीर साहब क्या कहेंगे? अमीर साहब ये कहेंगे कि आपके बच्चे की जरूरत आपके महल्ले में जो मकतब है वहां पूरी हो जाएगी, इसलिए आप अपने बच्चे को अपने महल्ले के मकतब में दाखिल कर दो, वहां इसकी जरूरत पूरी होगी। और अगर एक 75 साल के बड़े मियां दारुल उलूम में चले जाए और मौलवी साहब से यूं कहे कि मौलवी साहब अब मुझे भी मौलवी बना दो, मौलवी बनने का शौक हुआ है, मैं मौलवी बनने के लिए आया, तो कभी मौसिन साहब उनका दाखिला कर लेंगे, मौलवी साहब क्या कहेंगे? मोहतीन साहब कहेंगे कि आपके आलिम बनने की उम्र निकल गई है, अब आप अपने बच्चों और पोतों को और नवासों को भेज दो, हम इनको हाफिज आलिम बना देंगे। और आप किसी अच्छी जमात के साथ जो सही वक्त गुजारे उसके साथ 4 महीना लगा दो, तुम्हारी जमात जरूरत वहां पूरी हो जाएगी। भाई यही होगा कि नहीं? इसलिए कि इनकी जरूरत वहां पूरी होगी, इनकी जरूरत यहां पूरी होगी। अगर ये बड़े मियां जबरदस्ती रह गए کیونکہ وہ ایک ہفتے میں بچے ان کی وہ درگت بنائیں گے کہ بغیر بتائے ہوئے محتمی صاحب کو راتوں رات وہ بھاگ جائیں گے. اس لیے کہ وہ شعبہ ان سے متعلق ہی نہیں ہے. ان سے متعلق یہ ہے, بڑوں کا مدرسہ یہ ہے کہ بڑے اپنی دینی ضرورت کو پورا کرنے کے لیے یہاں پھرے. ان کی عمر اس عمر میں اسے تقاضے ان کے پیچھے اور ذمہ داریاں ہوتی ہے کہ ان ذمہ داریوں کے ساتھ ان کے لیے مدرسے میں 10-12 سال لگانا مشکل ہے. اس لیے میرے دوستو یہ اچھی طرح سمجھنے کی بات ہے کہ ہر شعبے سے جو کام متعلق ہے وہ کام اسی سے ہو سکتا ہے, دوسرے سے نہیں ہو سکتا. اس لیے سارے شعبے اپنے ساتھ یکساں ضروری ہے اور یکساں ضروری ہے. اسی کے ساتھ میرے دوستوں سمجھنے کی بات یہ ہے کہ امت میں دو طبقے ہیں, ایک طبقہ طالبین کا ہے اور اکثریت بے طلبوں کی ہے. اگر آپ جائزہ لیں گے پوری دنیا میں امت کا, طلب کا اور بے طلبوں کا, تو آپ اس نتیجے پر پہنچیں گے کہ مشکل سے امت میں 10% طالبین ہیں, 90% بے طلب ہے. آپ اپنے محلے پر نظر ڈالیں, اپنے شہر پر نظر ڈالیں, اپنے ملک پر نظر ڈالیں, عالم میں چلے پھرے, تو آپ اس نتیجے پر پہنچیں گے کہ 10% امت میں طالبین ہیں, 90% بے طلب ہے. اور ہمارے ان تینوں شعبوں سے طالبین استفادہ کریں گے. مدرسے میں بچے کون بھیجے گا؟ جس کے ماں باپ میں دین کی طلب ہے وہ بھیجے گا. اس لیے اگر آپ اندازہ لگائے پورا عالمی سطح پر تو مشکل سے 3% مسلمانوں کے بچے آپ کے میرے ہاتھ میں ہیں, اور 97% بچے باطل کے نظام تعلیم کے پیچھے ہیں جہاں ان کو اقتدار سے گزارنے کا نظام ہے. صرف ڈاکٹر انجینئر بنانے کا نظام نہیں ہے بلکہ ان کو اقتدار سے گزارنے کا نظام ہے. اور اگر وہ بچہ اس کا تعلق کسی عالم سے نہ ہو پڑھائی کے زمانے میں, یا کسی اللہ والے کے ساتھ نہ ہو, یا تبلیغ والوں کے ساتھ اس کا تعلق نہ ہو, تو وہ اقتدار سے بچ نہیں سکتا. مولانا یوسف صاحب رحمتہ اللہ علیہ فرماتے تھے کہ اقتدار کی 3 قسمیں ہیں. ایک ہے اقتدار ذہنی. سب سے پہلے اقتدار ذہنوں میں آتا ہے, اور اقتدار ذہنی یہ ہے کہ نعوذ باللہ آدمی کے دل کا یقین یہ بنے کہ زندگی دین سے نہیں بنے گی, ڈگری سے بنے گی, اور ملک سے بنے گی, مال سے بنے گی, اور عہدے سے بنے گی. یہ اقتدار ذہنی ہے. اقتدار ذہنی کا بیج پڑ گیا اور اس کا اثر یہ ہوگا کہ عمل ہوگا لیکن اس کی تاثیر ظاہر نہیں ہوگی. اس لیے کہ عمل کی طاقت اس کے یقین میں ہے. ایمان اور احتساب میں عمل کی طاقت ہے. ایمان احتساب گیا تو عمل کی تاثیر گئی. نماز ہوگی اس کو بھی حیائی سے روکے گی نہیں. روزہ رکھے گا تقویٰ پیدا نہیں ہوگا. زکات دے گا اس کا بخل ختم نہیں ہوگا. حج میں جائے گا اس کی زندگی میں اطاعت اور زندگی سدھرے گی نہیں. اس لیے کہ عمل کی تاثیر ختم ہو گئی یقین کے ختم ہونے کی وجہ سے. اس لیے سب سے پہلے فرمایا یہ اقتدار ذہنی ہے. اگر اس کا علاج نہ کیا جائے تو دوسرا مرحلہ جو ہے وہ اقتدار عملی کا ہے. جو طاقت دین پر لگتی تھی اب دنیا پر لگے گی. تو دین زندگیوں سے نکلے گا, اس کی جگہ دنیا لے گی. تو دوسرا مرحلہ اقتدار عملی کا ہے. اور اقتدار عملی کا حال یہ ہے امت میں کہ اکثریت امت کی وہ ہے کہ جس کی زندگی میں نماز جیسا فریضہ نہیں ہے. اقتدار عملی کا یہ حال ہے. باقی کا کیا حال ہوگا آپ خود سمجھ سکتے ہیں. پورے دین کا, دین تو بہت بڑی چیز ہے, اعمال کے مجموعے کا نام ہے اللہ والے فرماتے ہیں. تو نماز کا یہ حال ہے کہ اکثریت بے نمازی ہے. یہ اقتدار عملی کا حال ہے. اور تیسرا مرحلہ جو ہے وہ اقتدار قولی کا ہے کہ زبان پر نعوذ باللہ اقتدار آتا ہے کہ دین کی ضرورت نہیں. اور یہ اقتدار قولی 2 مرحلے میں آتا ہے. ایک مرحلہ تو یہ ہے کہ ملک میں حالات ایسے پیدا ہو جائے کہ ایک طرف اسلام ہے, ایک طرف جائیداد ہے باپ دادا کی. ایسے حالات پیدا ہو گئے کہ اگر اسلام چاہیے تو یہ سامنے جہاز کھڑا ہے, اس میں بیٹھو اور نکل جاؤ. اور اگر جائیداد چاہیے ہمارے ملک میں رہ کر کے, تو اسلام پر نہیں رہ سکتے. جیسے اندلس میں حالات پیدا ہوئے, जिसको इस्लाम चाहिए जहाज में बैठो निकलो, और जिसको जायदाद चाहिए इस मुल्क में रहने के लिए वो मुसलमान होकर नहीं रह सकता है। ऐसे हालात इन पर पैदा किए गए कि मार मार के इनको जला करके उनके ऊपर हालात ला करके इस्लाम उनके और उनकी नस्लों से दीन की नाउज मिला क्या जरूरत, इसलिए मेरे इनके हाथ में है। जिसकी फिक्र करना भी हमारे लिए इंतहाई जरूरी है, जो भी शक्ल उसके लिए हो सकती हो उस शक्ल को कायम करना चाहिए कि इर्तिदाद से कैसे बचे। इसलिए मेरे मोहतरम दोस्तों ये तीनों शोबे वो है कि जिनमें तालिबीन इस्तिफादा करेंगे। अल्लाह वालों से कौन ताल्लुक कायम करेगा, जिसको दीन की तलब है जिसको आखिरत का फिक्र है वो अल्लाह वालों से ताल्लुक करके अपने आखिरत बनाने का फिक्र करेगा। दीनी किताबों को कौन पढ़ेगा, दीनी किताबों को तलब वाले पढ़ेंगे। वरना मुसलमानों के घरों को अगर देखा जाए तो बेदीनी की किताबें ज्यादा मिलेगी बनिस्बत दीनी किताबों के, और दीनी किताबें होगी भी तो कोई कई ताक में रखी होगी, बाकी पढ़ना पढ़ाना दूसरी किताबों से होगा इल्ला माशाल्लाह। इसलिए मेरे दोस्तों ये तीनों तबके तालिबीन उससे इस्तेफादा करेंगे। 90% उम्मत का तबका वो है कि जिसमें www.attabligh.com छोड़ा जा सकता है या उनके लिए कोई फिक्र की जा सकती है कि वे इनको छोड़ दिया जा सकता है। इसलिए कि अगर 90% को छोड़ दिया गया तो दुनिया में जो कोई भी हालात आएंगे वो 90% के अमाल पर आएंगे, और जो अमाल की उनके अमाल पर जो हालात आएंगे उसमें सिर्फ वही नहीं पिसेंगे बल्कि 10% नेक लोग भी उसमें पिस जाएंगे। उसी के साथ मेरे दोस्त इस बात समझने की है कि जितने खसूसी शोबे होते हैं उन खसूसी शोबों को जो पानी पहुंचता है वो अमूम के रास्ते से पहुंचता है। बच्चे अमूम में से आते हैं, अल्लाह वालों के पास मुरीद अमूम में से आते हैं, मुसन्निफीन को किताबें पढ़ने वाले अमूम में से आते हैं, तो अमूम से खसूसी शोबों को पानी पहुंचता है। और जब अमूम बेदीनी का शिकार हो जाता है तो खसूसी शोबे अंदर से उसके सोते सूखना शुरू होते हैं और इस पर कमजोरी और जवाल आना शुरू होता है। यहां तक कि एक वक्त ऐसा भी आ सकता है, और तारीख इस बात को बतलाती है कि ऐसा वक्त आ चुका है कि बातिल जब उसके ऊपर हाथ डालता है तो कोई भी उसके ऊपर आवाज उठाने वाला नहीं होता है कि हमारे शोबे को तुमने क्यों बन गया। हम एक मुल्क में गए, वो मुल्क मुसलमानों का मुल्क, लेकिन उस मुल्क के अंदर में गैरों का तसल्लुत हुआ, और गैरों का हाल यह है कि जिस मुल्क के ऊपर उनका तसल्लुत होता है उस मुल्क के ऊपर सिर्फ हुकूमत नहीं करते हैं बल्कि उस मुल्क की मुआशरत को बदल करके रख देते हैं, उनकी मुआशरत अपनी जैसी बना करके रख देते हैं ताकि लंबे जमाने तक हम यहां हुकूमत कर सकें। जब इनकी मुआशरत को बदल दिया और एक वक्त ऐसा आया तो इनको वो मुल्क छोड़कर जाना पड़ा, तो जाने से पहले उन्होंने मुल्क ऐसे लोगों के हाथ में दिया, इसलिए ऐसे पिल्लों को ये पाल करके रखते हैं कि जब कभी भी जाना पड़ेगा तो उनके हाथ में देंगे जो इनके मफाद के लिए काम करेंगे। तो जब जो लोग इनके बाद हुकूमत पर आए हैं उसके सदर ने आते ही ये कहा कि रोजा रखना हमारी तरक्की के लिए मानी है, मुसलमानों को रोजा नहीं रखना चाहिए। और उसने जाने जैतूना जो पूरे अफ्रीका की प्यास वहां से बुझ रही थी उसने आकर के उसको ताला लगाया, बंद किया। जब हम गए उसको देखने के लिए तो सिवाय जानों के और कुछ नहीं था वहां, लेकिन पूरे मुल्क में किसी ने आवाज नहीं उठाई कि हमारी जरूरत है तुम इसको क्यों बंद कर रहे हो। इसलिए कि जब इनको दीन की जरूरत नहीं है तो जिन शोबों से दीन आएगा उन शोबों की क्यों जरूरत है और उस पर अपनी जान माल सलाहियत को क्यों लगाएंगे। इसलिए मेरे दोस्तों हमारे शोबों की हिफाजत के साथ और उसकी तरक्की के साथ और जितनी जरूरत है इसको वजूद में लाने की मेहनत के साथ इस बात का फिक्र बहुत ज्यादा करने की जरूरत है कि 90% की जिंदगियों में भी दीन के आने की कोई शक्ल बने। अब 90% में मेरे दोस्तों मर्द भी हैं, औरतें भी हैं और बच्चे भी हैं। और ये तीनों बेतालीबी का शिकार है, मर्द भी, औरतें भी और बच्चे भी, और तीनों में दीन के आने की और दीन के बाकी रहने की एक ही शक्ल हो सकती है कि ये तीनों तबकों में एक साथ दीन आए। مرد میں دین آیا عورت میں نہیں ہے. تو مرد کا دین زندگی پر عورت کے ہاتھوں خوشی غمی میں برباد ہوتا رہے گا, یہ پکی بات کہہ رہا ہوں میں. عورت کی زندگی میں دین آیا, مرد کی زندگی میں نہیں ہے. تو عورت کا دین مرد کے ہاتھوں زندگی پر خوشی غمی میں برباد ہوتا رہے گا. اسی لیے چند لڑکیوں نے ہمارے بڑوں کے پاس خط لکھا کہ ہم اسکول کالج کی پڑھنے والے لڑکیاں تھیں, ہم نہیں جانتے اللہ کون ہے, نبی کون ہے, آخرت کیا ہے. ہمارے محلے میں تعلیم شروع ہوئی, ہم نے اپنی ماں کے ساتھ جانا شروع کیا, ہم نے اللہ کو پہچانا, نبی کو پہچانا, آخرت کو جانا, پھر نماز روزہ تسبیح تلاوت شروع کیا, پھر ہم نے برقع پہننا شروع کیا. ہمارے ماں باپ نے ہماری شادی خوشحال گھرانے میں دیکھ کر کے کر دیا ہے. ہمارا شوہر یہ کہتا ہے کہ مجھے کفن میں لپٹی ہوئی عورت نہیں چاہیے, اور مجھے ایسی عورت چاہیے کہ جب کوئی میرا دوست آئے, ملنے والا آئے, تو اس سے ہاتھ ملاوے, ہنسے, بولے, بات کرے, ایسی عورت چاہیے. آپ یہ بتاؤ, ہم شوہر کو چھوڑ دے رہے یا اسلام کو چھوڑ دے رہے؟ اس لیے کہ دین تعاون کے بغیر نہیں چل سکتا. اگر مرد اور عورت میں دین ہے, بچوں میں دین نہیں ہے, تو بچوں کے ہاتھوں ماں باپ کا دین برباد ہوگا. بچوں میں دین ہے, ماں باپ میں نہیں ہے, تو ماں باپ کی دینداری بچوں کی دینداری کو کھا جائے گی. آپ اور ہم ہمیشہ دیکھتے رہتے ہیں کہ ایک بچہ 8-10 سال اپنے پاس پڑھنے کے بعد میں ادھوری تعلیم چھوڑ کر جب چلا جاتا ہے, آپ 6-8 مہینے کے بعد اس کو دیکھو گے تو آپ پہچان نہیں سکتے کہ آپ کا شاگرد ہے یہ. ایسی حالت میں آپ کو ملے گا, اس کی ماں باپ کی بے دینی اس کو کھا گئی. اور ماں باپ کی بے دینی کی وجہ سے کچھ لوگ ایسے بچے ہو جاتے ہیں کہ جو ماں باپ کے کام کے رہتے ہی نہیں ہیں. اتنی آوازی, اتنی آزادی اور اتنی پریشان کرنے والے, تو پھر وہ تبلیغ والوں کے حوالے کرتے ہیں کہ ان کو لے کر جاؤ. اب تبلیغ میں اچھا وقت اس کا لگ جاتا ہے, اگر گھوم پھر کر آتا ہے تو بنتا نہیں ہے, اس لیے کہ گھومنے پھرنے کا تو کام ہی نہیں ہے, یہ تو بہت بڑے مقاصد کے لیے کام ہے. اگر مقاصد کے ساتھ وقت لگا رہتا ہے تو اللہ اس کی زندگی میں تبدیلی لاتے. اب گھر میں آتا ہے تو راڑی رکھ لیتا ہے, ٹوپی رکھ لیتا ہے, جبا کرتا پہن لیتا ہے, ایزاب پہن لیتا ہے. اب اس کے ماں باپ کو یہی چیز کرتی ہے کہ تیرے باپ کے تو داڑھی نہیں ہے, تو نے داڑھی رکھ لیا, تیرے چاچا کے بھی تو داڑھی نہیں ہے, تو نے داڑھی رکھ لیا, اور تیرے دادا اور بھائی بہن تو ایسے کپڑے پہنتے نہیں, تو نے ایسے کپڑے پہن لیے. اس کو اتنا ٹارچر کرتے ہیں کہ ہفتہ 10 دن 15 دن میں پھر اپنی اصلیت کی طرف لوٹ جاتا ہے. اس لیے کہ ان کو پورا اسلام نہیں چاہیے, ان کو پارسی ٹائپ کا اسلام چاہیے. ماں باپ کو کہ بھائی تو تھوڑا مسلمان ہو, تھوڑا وہ ایسا اسلام چاہیے اس کو, اور ہمارے کام کا بنے. وہ نوکری کرے تو ہمارے لیے کرے, تجارت کرے تو ہمارے مطلب کی کرے, ایسا مسلمان ان کو چاہیے. اس لیے میرے دوستو حتمی بات ہے کہ اسلام اسی وقت میں چل سکتا ہے جب آپس میں یہ تینوں کا تعاون ہو, مرد اور عورت بچہ تینوں ایک دوسرے کے معاون ہوں گے تو دین چلے گا. اس لیے ملت ابراہیمی کے اتباع کرنے کا حکم دیا گیا, ثم اوحینا الیک ان اتبع ملت ابراہیم حنیفا. تو ملت ابراہیمی میں کیا چیز ہے؟ ملت ابراہیمی میں ابراہیم ہے, اسماعیل اور حاجر ہے علیہ الصلوۃ والسلام. ایک مرد ہے, ایک عورت ہے اور ایک بچہ ہے, اور تینوں کا ایک دوسرے کو تعاون ہے دینداری کی وجہ سے. تو تعاون کی وجہ سے بڑے سے بڑا حکم جو اللہ کی طرف سے آیا وہ پورا کرنا آسان ہو گیا. حضرت ابراہیم علیہ السلام کو حکم ہوا کہ یہ بچے کو موت کے منہ میں چھوڑ کر جائے, تو اتنا بڑا حکم آسان کیسے ہوا؟ کہ مائے حاجرانی یوں کہا کہ اللہ کا حکم ہے تو اللہ ہم کو ضائع نہیں کریں گے, جائیے. تو اتنا بڑا حکم پورا کرنا آسان ہو گیا. حضرت اسماعیل کی قربانی کا حکم ہوا حضرت ابراہیم کو, تو حضرت اسماعیل کا تعاون مل گیا. حضرت اسماعیل نے کہا یا ابتی فعل ما تؤمر ستجدنی انشاء اللہ من الصابرین. تو اتنا بڑا حکم آسان ہو گیا بچے کو ذبح کرنا تعاون کی وجہ سے. تو دین جو چلے گا وہ تعاون کے راستے سے چلے گا. اس لیے تینوں میں ایک ساتھ دین آنا چاہیے. اس لیے حضور پاک علیہ الصلوۃ والسلام نے جب اپنا کام شروع فرمایا تو بیعت وقت میں حضرت ابوبکر آئے, حضرت خدیجہ آئی, اور حضرت علی بن ابی طالب آئے رضی اللہ عنہ. ایک مرد ہے, ایک عورت ہے, ایک بچہ ہے, اور امت کا بننا شروع ہوا. مرد آتے گئے, عورتیں آتی گئیں, جوان آتے گئے, یہاں تک کہ 23 سال میں اسلام بھی پورا ہو گیا اور مسلمانوں کا مجمع بھی تیار ہو گیا کہ جو دنیا کو پیش کیا جا سکتا ہے اسلم و تسلم کا, کون سا اسلام کا ہمارے جیسے ہو جاؤ. اس لیے میرے دوستوں تینوں میں بیعت وقت آنا چاہیے, اور ہے بے طلبی. اب ان میں کام کرنے کا کیا راستہ, اور ان میں کون کام کرے, ये दो सवाल है कि बे तलबों में कौन काम करे और बे तलबों में कैसे काम करें। बे तलबों में कौन काम करे अगर इसको आप सवाल का जवाब देंगे तो किसी एक तबके के हवाले इनको नहीं कर सकते। हम ये नहीं कर सकते कि सिर्फ उलमा ही तालिबीन को बे तलबों को संभाले, इसलिए कि आज भी बनिस्बत उम्मत के उलमा की तादाद इतनी नहीं है कि पूरे आलमी सतह पर उम्मत को सारे उलमा मिलकर के संभाल सके। आज भी दुनिया में ऐसे ऐसे मुल्क मौजूद है कि उस मुल्क में एक भी आलिम रब्बानी नहीं है कि जो उस मुल्क के मुसलमानों की दीनी क़यादत करे। उन मुल्कों के नाम में गिना सकता हूं आपको, एक भी आलिम ऐसा नहीं है आलिम रब्बानी कि जो उनकी दीनी क़यादत कर सके, इसलिए सिर्फ उलमा के हवाले नहीं कर सकते। अच्छा आप ये बताइए, सिर्फ तबलीग वालों के हवाले कर सकते हैं कि भाई तबलीग वाले संभाले? तबलीग वाले कितने हैं दुनिया में? आटे में नमक के बराबर है और उम्मत पूरी दुनिया में फैली हुई है। उसके अलावा और किसके हवाले आप कर सकते हैं? किसी के हवाले नहीं कर सकते। इंसाफ का तकाजा यह है कि 10% जो तलब वाले हैं वो मिलजुल करके 90% पर मेहनत करें। कौन करें? 10% जो तलब वाले हैं, चाहे उनका ताल्लुक तिजारत से हो, ज़राअत से हो, मुलाजिमत से हो, डॉक्टरी इंजीनियरिंग से हो, चाहे मदरसे से हो, चाहे खानका से हो, चाहे तस्लीम और तालीफ से हो, ये 10% का ताल्लुक जिस शोबे से भी हो, ये 10% मिलजुल कर 90% को संभाले। जब ये 10% मिलजुल कर इनको संभालने का काम करेंगे तो इंशाल्लाह थोड़े से अरसे में उम्मत संभल जाएगी। इसलिए कि संभालने के लिए तादाद इतनी चाहिए जितनी उम्मत है तो काम पूरा होगा। उम्मत 100 है और संभालने वाला एक है तो उससे पूरा नहीं होगा। तो नबी का काम है कि नबी जो है पूरी उम्मत को संभाल ले। बाकी उम्मत को संभालने के लिए उम्मत का मजमा चाहिए और मुअत्तदी मजमा चाहिए जो इनको संभाल सके। इसलिए मेहनत करने के लिए रास्ता यह है कि 10% करे और उन 10% में उलमाए किराम की जमात सफे अव्वल में होनी चाहिए। उलमाए किराम की जमात सफे अव्वल में हो, मस्जिद की सतह से लेकर हल्के की सतह से लेकर मुल्क की सतह से लेकर आलमी सतह पर उलमा की मोहतद ही जमात ऐसी काम को समझी हुई अपने आप को मिटाने के जज्बे के साथ होनी चाहिए कि एक तो काम सही शक्ल में चलता रहे और अगर कहीं कहीं झोल आए तो इनकी सोहबत के रास्ते से वो झोल खत्म हो जाए। इसलिए कि जब उलमा सरपरस्ती में होंगे और उलमा अमली तौर पर मेहनत में होंगे और काम को समझकर कर रहे होंगे और मिटाने के जज्बे के साथ कर रहे होंगे तो कोई भी गलती पहले तो काम करने वालों में आएगी नहीं, और आएगी तो इनकी सोहबत की वजह से चंद दिनों में या घंटों में वो सोहबत खत्म हो जाए, वो गलती खत्म हो जाए। और जब कभी भी उम्मत पर बुरे हाल आए हैं तो इस उम्मत को उलमा ही ने संभाला है। आप तारीख पढ़ें, पूरी तारीख में जब कभी भी इस्लाम पर और मुसलमानों पर हालात आए हैं तो उस वक्त में उलमा ही ने उम्मत को संभाला है। इसलिए मेरे दोस्तों आपसे हमारी दरख्वास्त यह है कि अपने तमाम शोबों को अच्छी तरह संभालते हुए और जितनी जरूरत है इसको अमल में लाने की मेहनत कोशिश और दुआ करते हुए और मुसलमानों से ताउन लेते हुए ताकि उनकी भी आखिरत बन जाए, वो इस बात का फिक्र किया जाए कि इस काम को भी अपना काम समझकर अमली तौर पर उसमें शिरकत की जाए कि भाई इस दरखास्त आपको मंजूर है कि भाई करेंगे। इसलिए आपसे दरखास्त है कि उलमाए किराम की जमात पहली सफ में इस मेहनत में होनी चाहिए। उसी के साथ अब उनमें कौन काम करें, ये तो हो गया कि 10% करें, अब बे तलबों में कैसे काम करना। तो अगर आप कितना भी इस पर गौर और फिक्र करेंगे, कितना भी मशवरे करेंगे, आपको एक ही नतीजे में पहुंचना पड़ेगा कि बे तलबों में काम करने की एक ही शक्ल है और उनके पास जाना है। बे तलबों में काम करने का दूसरा कोई रास्ता नहीं है सिवाय इनके पास जाने के। इसीलिए सारे नबी ऐसे जमाने में विरासत होती है जब लोगों में तलब खत्म हो चुकी होती है, अल्लाह को भूल चुके होते हैं, नबी को भूल चुके होते हैं, आखिरत नसीह मनसिया हो चुकी होती है, ऐसे वक्त में नबियों की विरासत होती है। और सारे नबियों को काम का यही उसलूक किया जाता है कि ये बेतलब तो आएंगे नहीं, आपको इनके पास जाना है और इनके पास जाना है जहां ये मिले, औकात में, मजन्ना में, जिल मजाज में, मौसम हज में, मीना के मैदानों में, ताइफ में, और उसके बाद उहद में, तबूक में, खैबर में और फतेह मक्का में, जहां भी लोग मिले वहां आपको जाना है, इंफरादी तौर पर भी जाना है, इज्तिमाई तौर पर भी जाना है। तो एक तो बेतलबों में जाने के सिवा कोई रास्ता नहीं, और जाने में अपनी जान लगाना, अपना माल लगाना, और अपना सब कुछ लगाने के बाद किसी से कुछ नहीं चाहना। मेहनत का ऐसा रुख है कि जो सदियों में जो नुकसान है उसकी तलाफी चंद सालों में मेहनत के इस रुख से हो जाएगी। आप अंदाजा लगाए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने और आपके मुत्तबीन ने जब मेहनत का ये रुख इख्तियार किया है तो सिर्फ 23 साल में 625 साल की जहालत और 625 साल का गुमराही खत्म होकर के माहौल भी बन गया और मजमा भी तैयार हो गया। इतनी ताकतवर मेहनत है लोगों के पास अपना लगाकर जाने की और उनसे कुछ उम्मीद नहीं रखने की। इसलिए मेरे दोस्तों अल्लाह ने बड़ा काम हमारे जमाने में चलाया है। मौलाना इलियास साहब रहमतुल्लाह अलैह फरमाते थे कि मैं इस काम को कारे नबूवत यकीन करता हूं। मौलाना आना चाहे तो आमिर मौलाना को ले आइए। कारे नबूवत यकीन करता हूं और मौलाना इलियास साहब रहमतुल्लाह अलैह अपने जमाने के बड़े लोगों में बड़े आदमी है। मौलाना अली मियां साहब ने किताब लिखी है मौलाना इलियास साहब और उनकी दीनी दावत, उसमें एक वाकया लिखा है कि मौलाना मंजूर रहमानी साहब हजरत रायपुरी रहमतुल्लाह अलैह के पास तशरीफ ले गए तो हजरत रायपुरी ने फरमाया कि मौलाना हमारे पास तो कभी भी रह लियो, अभी तो दिल्ली हजरत दहलवी के पास चले जाओ, वो हजारों की स्पीड से तरक्की कर रहे हैं। और यूं फरमाया अल्लाह का बयक वक्त में अपने कई बंदों के साथ खुसूसी ताल्लुक होता है लेकिन अखसुल खास ताल्लुक कोई कोई बंदे के साथ होता है और वो इस वक्त में मौलवी इलियास के साथ है। मौलवी इलियास अपने जमाने के बड़े लोग थे बहुत सारे, उन बड़ों में ये भी एक बड़े आदमी है। वो बड़ा आदमी यूं कहता है कि मैं इस काम को कारे नबूवत यकीन करता हूं और वो यूं कहते हैं मुझे कदमे अव्वल का हीरा मिल गया। तो ये एक बड़ा काम है जो अल्लाह ने उनके जरिए से हमको अता फरमाया है। ये उम्मत के और इंसानियत के संभलने का काम है। अगर उम्मत संभल गई तो उम्मत के रास्ते से इंसानियत संभल जाएगी, यही रास्ता है इंसानियत के संभलने का। अल्लाह ताला हमारे लिए इस मेहनत को सही बुनियादों के साथ करने की अल्लाह हमको तौफीक अता फरमाए। www.attableek.com, the reviver of Iman.